एक्काइसौं शताब्दीका प्रेमी हौ हामी तिमी धरती म आकाश भएर के भो र Thank you. साई एक तेरा एक सौ शताब्दीका प्रेमी हो हामी तिमी धरती आकाश भएर के हो र सिङ्गो समाज रमाउँछ एकतिर एक्काइसौँ शताब्दीका प्रेमी हो हामी तिमी धरतीमा आकाश भएर के भो र Oh, honey.